ومن الناس من يشتري لهو الحديث ليضل عن سبيل الله بغير علم ويتخذها هزوا. اور یہ غیر سنجیدگی کہاں تک پہنچتی ہے پھر کہ انسان دین کا مذاق اڑانے لگتا ہے، پھر دین کی باتیں، دین والوں کی باتیں، ان کا اٹھنا بیٹھنا، چلنا پھرنا، سنتوں پہ عمل کرنا، ہر چیز ایک مذاق بن جاتا ہے، ہر چیز کا مذاق اڑایا جاتا ہے. کیونکہ جب وہ تفریح کے عادی ہو جاتے ہیں نا، اور ان کی گفتگو میں بھی ہر وقت ایک مزاح ہی جھلکتا ہے اور مزاح میں بھی حد سے بڑھ جاتے ہیں، تو پھر اس مزاح کی زد سے کوئی بھی نہیں بچتا، وہ مزاح پھر استہزاء میں بدل جاتا ہے. استہزاء کیا ہوتا ہے؟ مذاق اڑانا. اور مزاح کیا ہوتا ہے؟ آپ مزاح کو مباح کہہ سکتے ہیں، لیکن جب وہ حد سے بڑھ جاتا ہے اور استہزاء کے درجے پہ پہنچتا ہے تو پھر وہ منکر کی حدوں کو چھو لیتا ہے. ایسا شخص جو لہو الحدیث کا دل دادہ ہو جاتا ہے، پھر علم حاصل کرنے سے اس کو کوئی دلچسپی نہیں رہتی، اللہ کے رستے کی طرف جانا اس کے لیے پسندیدہ نہیں رہتا، کوئی اور جا رہا اس کو بھی روکتا ہے، تمہیں کیا ہو گیا، تم کس رستے پہ چل پڑے، تم یہ سب کچھ کیوں کر رہے ہو. اور پھر جب اتنے پہ بھی بس نہیں ہوتا تو آگے بڑھ کر مذاق اڑانا شروع کر دیتا ہے. وَيَتَّخِذَهَا هُزُوًا. اسی طرح گانے بجانے کے لیے بھی یہ لفظ استعمال ہوتا ہے، لہو الحدیث. اور نہ صرف یہ کہ گانا بجانا، بلکہ اس کا ساز و سامان، اس کے آلات، یہ سب کچھ لہو الحدیث میں آ جاتا ہے. اب یہاں پر لہو الحدیث خریدنے کی بات ہو رہی ہے، مراد اس سے کیا ہے کہ وہ حق بات کو چھوڑ کر، قرآن کو چھوڑ کر متلاشی ہے، اپنا مال خرچ کر رہا ہے ایسی خرافات پر، ایسے کاموں پر اپنا مال لگا رہا ہے جن کا نہ کوئی فائدہ دنیا میں ہے اور نہ آخرت میں. گویا مال دے کر کوئی بھی بیہودہ چیز خریدنا، خواہ وہ کوئی کتاب ہو، خواہ وہ آلات ہو، کوئی اکوپمنٹ ہو، خواہ وہ کوئی پوئٹری ہو، لکھی ہوئی یا بولی ہوئی یا بجائی ہوئی یا گائی ہوئی، ان تمام چیزوں کے لیے لہو الحدیث کا لفظ استعمال ہوتا ہے. لہو الحدیث کی یہ تفسیر بکثرت صحابہ اور تابعین سے منقول ہے. حضرت عبداللہ بن مسعود سے پوچھا گیا کہ اس آیت میں لہو الحدیث سے کیا مراد ہے، انہوں نے تین مرتبہ زور دے کر فرمایا، ہوا واللہ الغناء، خدا کی قسم اس سے مراد گانا ہے. اسی سے ملتے جلتے اقوال حضرت عبداللہ بن عباس، جابر بن عبداللہ، مجاہد، اکرمہ، سعید بن جبیر، حسن بصری اور مکحول سے مروی ہے. ابن جریر، ابن ابی حاتم، ترمذی نے حضرت ابو امامہ باہلی کی یہ روایت نقل کی ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، لا يحل بيع المغنیات ولا شراؤهن ولا التجارة فيهن ولا اثمانهن. مغنیہ عورتوں کا بیچنا، خریدنا اور ان کی تجارت کرنا حلال نہیں، نہ ہی ان کی قیمت لینا حلال ہے. یا عورتوں کا بیچنا خریدنا کیوں بولا گیا؟ اس لیے کہ اس دور میں آزاد عورتیں یہ کام نہیں کرتی تھیں، لونڈیاں یہ کام کرتی تھیں. اگر کوئی لونڈی اچھا گا سکتی تو اس کی قیمت زیادہ ہوتی، کیونکہ انسان بکتے تھے، خریدے جاتے تھے. تو ایسی نظر سے کسی عورت کو خریدنا کہ یہ گائے گی اور اس کے گانے سے اس کو مزید آمدنی حاصل ہوگی، تو اس گانے بجانے کی آمدنی کو حلال قرار نہیں دیا گیا. ایک دوسری روایت میں آخری فقرے کے الفاظ یہ ہیں کہ عقل و ثمنہن حرامن، ان کی قیمت کھانا حرام ہے. ایک اور روایت میں آتا ہے، لا يحل تعلیم المغنیات ولا بیعهن ولا شراؤهن وثمنهن حرام. لونڈیوں کو گانے بجانے کی تعلیم دینا یعنی یہ سکھانا، ان کی خرید و فروخت کرنا حلال نہیں اور ان کی قیمت حرام ہے. ان تینوں حدیثوں میں یہ صراحت بھی ہے کہ آیت من یشتری لہو الحدیث انہی کے بارے میں نازل ہوئی ہے. قاضی ابو بکر ابن العربی احکام القرآن میں حضرت عبداللہ بن مبارک اور امام مالک کے حوالے سے حضرت انس رضی اللہ تعالی عنہ کی روایت نقل کرتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، من جلس الى قینۃ یسمع منها صب فی اذنیہ الآنک یوم القیامہ، جو شخص گانے والی لونڈی کی مجلس میں بیٹھ کر اس کا گانا سنے گا، قیامت کے روز اس کے کان میں پگھلا ہوا سیسا ڈالا جائے گا. یعنی ویسے بھی سننا ناپسندیدہ، لیکن خاص طور پر کسی مجلس میں بیٹھ کر سننا، اس کے بارے میں شدید ترین الفاظ استعمال ہوئے. اور گانے والی خواتین کے لیے لفظ پینا استعمال ہوتا تھا، قاف دو نقطوں والی یا نون ہے، پینا. اور یہ عربی زبان میں لونڈی کے لیے بھی استعمال ہوتا ہے، کیونکہ آزاد خواتین اس کام کو عیب سمجھتی تھی، اپنی شان کے خلاف سمجھتی. یہاں پر قرآن پاک میں اس بات کا ذکر کیوں کیا گیا اور پھر اس کے اثرات بھی بتائے گئے کہ وَمِنَ النَّاسِ مَنْ يَشْتَرِي لَهْوَ الْحَدِيثِ، لوگوں میں سے کوئی ایسا ہے جو خریدتا ہے لہو الحدیث. کیوں خریدتا ہے؟ لِيُدِلَّ عَنْ سَبِيلِ اللَّهِ، تاکہ وہ اللہ کے راستے سے بھٹکا دے. اور یہ ایک بالکل فیکٹ ہے کہ جب انسان ایسی چیزوں میں پڑ جاتا ہے، ایسی چیزوں میں دلچسپی لیتا ہے، تو پھر حق کی بات، ہدایت کی بات، اور خاص طور پر سبیل اللہ، اللہ کا راستہ، اللہ کے دین کا راستہ ناگوار ہو جاتا ہے. اور پھر ساتھ ہی بغیر علم، علم کے بغیر، یعنی بھٹکنے کی وجہ کیا ہے کہ علم کے بغیر، علم کے بغیر کا تعلق خریدنے سے بھی ہو سکتا ہے اور بھٹکانے کے ساتھ بھی. اگر اس کا تعلق خریدنے سے لگایا جائے کہ بغیر علم کے خرید لیتا ہے، ٹھیک ہے نا، وَمِنَ النَّاسِ مَنْ يَشْتَرِي لَهْوَ الْحَدِيثِ بِغَيْرِ عِلْمٍ، اگر اس کے ساتھ اس کو لگایا جائے تو مطلب یہ ہے کہ وہ شخص لا علم ہے، نادان ہے، جاہل ہے، جو اس دل فریب چیز کو خریدتا ہے اور کچھ نہیں جانتا کہ کیسی قیمتی چیز کو چھوڑ کر کس تباہ کن چیز کو خرید رہا ہے، اس کا کیا انجام ہونے والا ہے. ایک طرف حکمت اور ہدایت سے لبریز آیات جو اسے مفت مل رہی ہیں، ان سے وہ منہ موڑتا ہے، اور دوسری طرف بیہودہ چیزیں جو انسان کی سوچ، اخلاق، اعمال کو غرض کرنے والی ہے، ان کو وہ اپنے مال کے ذریعے حاصل کر رہا ہے. اور ہم سب جانتے ہیں کہ ایسے ایک ایک کانسیپٹ کے لیے کتنا کتنا ٹکٹ پے کرنا پڑتا ہے، سب خوشی سے دیتے ہیں، اور اللہ کا کلام سنانے کے لیے اگر کوئی فیس بھی نہ لی جائے، مفت دعوت ہو، تو بھی وہ گراں گزرتی ہے. یہ کیوں ہے اس بات پہ گرانی اور اس چیز کی خواہش جو مال دے کر حاصل کر رہا ہے؟ کہ اس کو نہیں پتا، بغیر علم وہ نہیں جانتا کہ اس کا انجام کتنا بھیانک ہے. اور اگر اس کا تعلق لیدلہ کے ساتھ لگایا جائے، لیدلہ عن سبیل اللہ بغیر علم، تو اس کا معنی کیا ہوگا؟ کہ وہ لوگوں کی رہنمائی بغیر علم کے کر رہا ہے. کیونکہ گانوں میں، فحش لٹریچر میں، فضول گفتگو میں بھی ایک میسج تو ہوتا ہے، اور وہ میسج لوگوں کی رہنمائی کے لیے نہیں، بھٹکانے کے لیے استعمال ہوتا ہے. اور وہ کیوں بھٹکا رہا ہے لوگوں کو؟ کیونکہ وہ خود بھی نہیں جانتا، یعنی ایسا بھٹکانے والا خود بھی لا علم ہے. کہ بہت سارے لوگ صرف دیکھا دیکھی، صرف زمانے کے رواج کے طور پر ان چیزوں کے شوقین ہو جاتے ہیں، کیونکہ ہر طرف دور دورہ جو انہی کا ہے، چرچا جو انہی کا ہے، اسی شعبے اور اسی فیلڈ کے لوگوں کو عزت دی گئی، مال و دولت ان کے لیے عام ہے، شہرت عام ہے، थोड़ी मेहनत से ज्यादा अचीवमेंट हो सकती है, फिर क्यों ना इस शोबे में कदम रखा जाए। लेकिन वो नहीं जानता इसका नतीजा किस कदर खतरनाक है। बजाहिर ये चकाचौन और बजाहिर ये कामयाबी, क्योंकि अगर आज आप देखें तो माशरे के कामयाब तरीन अफराद जिनके हजारों फैंस हैं, वो कौन अफराद हैं? कौम के हीरोज कौन हैं? हर तरफ मीडिया पर किन्हें सबसे ज्यादा प्रोजेक्शन मिल रही है? ऐसे ही लोगों को। अब बजाहिर ये सब कुछ जिसको मिल जाए, आखिर लोग उसको अपना बड़ा क्यों ना मान लें, उसकी पैरवी क्यों ना करें। मुझसे किसी ने जिक्र किया कि हम कुछ गांव में जाते थे बच्चियों को, खवातीन को कुछ तालीम देने के लिए, कुछ हाइजीन के बारे में बताने के लिए, कुछ बच्चों की तरबियत कैसे करें, अपने फारिग वक्त को कैसे गुजारें। कहते कि हैरत होगी आपको कि हम जब यंग गर्ल्स को सिखाना कुछ चाहते तो उनकी ख्वाहिश ये होती थी कि हमको शोबिज में ले जाएं किसी तरह, हम गाना चाहते हैं। यानी पढ़ने से उनको कोई ताल्लुक नहीं, ना शौक है, ना उनको इससे कोई दिलचस्पी है कि वो काम करें। एक जहनी आवारगी है, गैर जिम्मेदाराना सोच कि कोई जिम्मेदारी कबूल करने को तैयार नहीं, कोई एहसास नहीं कि इन सब के नतीजे में क्या होगा। सिर्फ इस बात का शौक है कि शोहरत मिल जाए, अच्छा ड्रेस मिल जाए, अच्छा जेवर मिल जाए, तस्वीरें अखबार में आ जाए और लोगों के सामने कदरदानी हो, बहुत से चाहने वाले हो, खा उसमें घर का सुकून बर्बाद हो, खा इत्मीनान कल्ब रुखसत हो, खा नशे का आदि हो इंसान अल्टीमेटली, या किसी भी और तरफ निकल जाए, उसके भयानक नतायज की तरफ कोई तवज्जो नहीं। क्यों? इसलिए कि बगैर इल्म इल्म है नहीं, और दीन का इल्म खास तौर पर नहीं, क्योंकि इसके मुकाबले तो आयात ना है। ये दो अपोजिट डायरेक्शन है। जब लोगों तक अल्लाह की किताब ही नहीं पहुंची, और सिर्फ पहुंचा तो क्या पहुंचा, लहवुल हदीस पहुंचा। और दिन रात, रात को आखिरी चीज जिसके साथ सोते हैं वो लहवुल हदीस है, सुबह उठते ही जिस पर उठते हैं, अलार्म में देखिए और रात को सोने में देखिए आप किसी भी काम के करते हुए। तो जब जागते और सोते वक्त, यानी सुबह से लेकर शाम तक एक ही चीज सबसे ज्यादा अजीज है, तो नतीजा क्या होगा? एहसास जिम्मेदारी तो पैदा नहीं हो सकता। इसलिए क्या फरमाया कि लियुदिल्ला अन सबीलिल्लाहि बगैर इल्म, बगैर इल्म भटकाने वाले के लिए भी हो सकता है और बगैर इल्म अवाम के लिए भी हो सकता है। भटकाने वाले को नहीं पता कि उसको क्या करना चाहिए और अवाम को नहीं पता कि उन्हें क्या करना है। तो असल सबब इन सब चीजों के आम होने का और इन सब चीजों के पीछे भागने का फिर क्या हुआ? बगैर इल्म, ला इल्मी, नताइज से बेखबरी, दुनिया के एतबार से भी, आखिरत के एतबार से भी। और इसका सबसे बड़ा असर क्या होता है? वयत्तखिज़ुहा हुज़ुआ, कि इंसान दीन को मजाक समझ लेता है, दीन का मजाक उड़ाने लगता है। माजी में शायद कभी लोग अगर खुद दीन पे अमल न करते हो तो दीन का मजाक नहीं उड़ाते थे कम से कम। आज दीन का मजाक उड़ाना अकलमंदी की निशानी बन गया। दीन के शायर को अपनाने वाले बेवकूफ समझे जाना ये होशियारी की अलामत बन गया। कि सबसे बड़ा कॉन्फिडेंट इंसान वो है कि जो दीन वालों को बुरा भला कह सके, सरेआम उन पे हंस सके, उन्हें पागल समझे, उन्हें बेवकूफ गर्दाने। क्योंकि एक और रिवायत में आता है कि गाना जो है वो दिल में निफाक पैदा करता है, मुनाफकत लाता है। वो कैसे? क्योंकि ऐसी चीजें फौरी तौर पर इंसान के अंदर एक एक्साइटमेंट पैदा करती हैं, एक इज़्तिराब पैदा करती हैं, इंसान के अंदर गफलत पैदा करती हैं, एक नशा सा है जिसमें इंसान सब कुछ भूल जाना चाहता है। और खास तौर पर जो आज के दौर में फास्ट म्यूजिक है, इन सब का मकसद क्या है कि इंसान को एक ऐसी कैफियत में मुब्तला कर दो कि जिसकी वजह से वो अपनी जिम्मेदारियों को, अपनी परेशानियों को, टेंशन को, हर चीज को भूल जाए। एक दीवानगी सी की कैफियत है। और फिर आपने देखा होगा कि लाजमी रिएक्शन क्या होता है कि गाना गाने वाला या सुनने वाला चैन से बैठ नहीं सकता आराम से, चाहे वो बच्चा ही क्यों ना हो, उसमें भी फौरी तौर पर आप हिलना जुलना और एक्शंस देखेंगे। लेकिन नतीजा क्या है? फरमाया उलाइक लहुम अज़ाबुम मुहीन। कौन इसके लिए तैयार है? कितनी खुली आयत है ना, कोई लंबी चौड़ी तफसीर की भी जरूरत नहीं है, सीधी सीधी बात है। उलाइक लहुम अज़ाबुम मुहीन, ऐसे लोगों के लिए सख्त जलील करने वाला अजाब है। आज आप देखिए कि हैरत होती है ना कि इन सारी तालीमात के बावजूद हम उम्मत मुस्लिमा किस तरफ को जा रहे हैं। जो कुछ कौमी पैमाने पर हो रहा है वो तो है ही, लेकिन इंडिविजुअल्स भी कुछ पीछे नहीं है। हमारी शादियां किस चीज का नमूना पेश करती हैं? कोई खुशी का मौका हो तो सारी सारी रात अजान फजर तक जिन मजलिसों में हम गुजारते हैं या जो मजलिसें कायम की जाती हैं, आखिर इनका कहां से जवाब है? 10% भी कहां से जवाब निकलता है कि ये सब कुछ अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम को खुश करने वाला है। अगर कभी ऐसी किसी मजलिस में नबी सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले आए तो कहां बिठाएंगे उनको? जब हम दावा करते हैं कि हम आपसे बड़ी मोहब्बत करते हैं, तो जिससे मोहब्बत की जाती है उसको तो जगह दी जाती है। ऐसी मजलिस में कोई जगह है आपके घर में कि आप उनको भी ऑफर कर सके कि वो भी तशरीफ फरमाएं, आपके साथ शरीक हों देखने में? इमेजिन भी कर सकते नहीं। तो जो काम आपकी मौजूदगी में नहीं हो सकता वो अल्लाह के सामने कैसे कर रहे हैं, किस कदर उसके गजब को दावत देते हैं और दिए चले जाते हैं और हम खुद उसमें शरीक होते हैं और शरीक होने को भी बुरा नहीं समझते। अगर हिंदू ये काम करें तो बहुत बुरे, और अगर मुसलमान के घर में हो तो सब मुसलमानी हो गई, इस्लामाइज हो गया, सब कुछ जायज हो गया। आखिर हमने कुछ तो सोच रखा होगा अल्लाह ताला को जवाब देने के लिए कि ये सब कुछ हम इसलिए कर रहे हैं। इसीलिए हजारों नहीं लाखों रुपए ऐसी एक एक मजलिस पे खुशी से लगाते हैं, और उसी एक रात में उठने वाला माल एक बस्ती के अंदर एक बेहतरीन स्कूल बना सकता है जिससे हमारी नस्लें पड़ जाएं और हमारी हालत बदल जाए। ऐसा मशवरा देने वाले तो बेवकूफी करार पाएंगे। क्या ये बेहसी नहीं? किसी भी शहर में चले जाएं, किसी कस्बे में चले जाएं, किसी देहात में चले जाएं, किसी दूर दराज पहाड़ी इलाके में चले जाएं, किसी छोटी से छोटी मार्केट में चली जाएं, एक चीज जो हर जगह अवेलेबल होगी वो यही आलात और यही सब साजो सामान है। हमारे बच्चे बच्चे को इंडियन फिल्मों के नाम मालूम है। हमारे अखबारों में सिर्फ पाकिस्तानी ने इंडियन फिल्मों के जो हीरोज वगैरह हैं उनके जो स्कैंडल्स होते हैं वो भी रोज नशर होते हैं, साथ साथ खबरें होती। और बसा औकात मुसलमान लड़कियों की शादियों की हिंदू हीरोज के साथ सरेआम तस्वीरें और पूरा कल्चर नुमाया किया होता है। बुराई छुपकर करना भी बुरा, लेकिन बुराई का इश्तहार और बुराई को खुलेआम करना और ढिटाई के साथ करना, ये और ज्यादा बुरा। तो आप देखें कि अगर इतना ही काम कुरान की तालीम को आम करने का भी होता तो शायद कुछ निजात हो जाती, लेकिन जितने पोस्टर्स, जितनी पब्लिसिटी, जितनी प्रोडक्शन इन सब चीजों की हो रही है, क्या इसके मुकाबले में अल्लाह के कलाम की भी इतनी ही प्रोडक्शन हो रही है उसको आम करने के लिए? वो फरिश्ते तो नहीं उतर के करेंगे, वो हमको करना है, लेकिन इस काम के लिए हमने अपनी एफर्ट्स कितनी लगाई, क्या हम उतनी कोशिश कर रहे हैं, सिर्फ उतनी ही मेहनत कर रहे हैं जो इन चीजों को आम करने वाले करते हैं? अगर आप एक एक स्टूडियो पे जाकर देखें कि कितना काम होता है दिन में और पूरी पूरी रात काम होता है, और उसके मुकाबले में जहां कुरान पढ़ा पढ़ाया जाता है वहां कितनी देर काम होता है, हम अपना हिसाब खुद ले सकते हैं। हम अपने रब को क्या जवाब देंगे कि वो चीजें जो तेरे दीन की राह में रुकावट थी उनके लिए तो हमारे ही भाई बहनों ने खूब मेहनतें की, ना उनको रोका, ना उनको कुछ बताया, और ना ही چونکہ بغیر علم اس کا سبب تھا، نہ ہی پھر علم کو عام کرنے کے لیے کوئی محنت ہم نے کی. اس کے لیے عزم کی ضرورت ہے، محنت کی ضرورت ہے، کوشش کی ضرورت ہے. صرف بلیم کر کے لوگوں کو برا بھلا کہہ کے کام نہیں چلے گا کہ ہم یہاں بیٹھ کر اس سارے کاروبار کے کرنے والوں کو گالیاں دے کے اٹھ جائیں اور دل ٹھنڈا کر لیں اور ہم سمجھے ہماری ذمہ داری ادا ہو گئی، یا ہم ان کو ساتھ نفرت کا رویہ کریں یا برا بھلا کہیں. اللہ تعالیٰ نے خود ہی بتا دیا ہے کہ اصل وجہ بغیر علم ہے. یہ سب بھٹکنے بھٹکانے کا کام کیوں ہو رہا ہے؟ اس لیے کہ لوگوں تک پہنچا ہی یہ علم ہے. دوسرا پہنچا ہی کب ہے؟ ہمارا الیکٹرانک میڈیا اس وقت میں جب لوگ سو رہے ہوں قرآن کی چند آیات اور ان کا ترجمہ سنا کے یہ سمجھتے ہیں کہ ہم فرض پورا کر چکے ہیں، اور باقی سارا وقت کیا چلتا ہے؟ تو یہ سب کیوں ہے، اس کی کیا وجہ ہے؟ اس لیے کہ لوگ یہی چاہتے ہیں، اور عموماً پیشکش وہی ہوتی ہے جو لوگوں کی خواہش ہوتی ہے. ہم جیسے اگر وہاں بیٹھتے بھی ہیں، کچھ سنتے بھی ہیں، تو وہیں بول بلا کے تھوڑی دیر ناگواری کا اظہار کر کے اور بس چپ ہو جاتے ہیں. ہم میں سے کتنے لوگ ہیں جنہوں نے واقعی کسی چیز کو برا سمجھا اور پھر اس پر قلم استعمال کیا یا متعلقہ شخص کو بتایا، کنسرن شخص تک پہنچایا؟ ہم عموماً یہ کام نہیں کرتے. ہم غیر متعلقہ تک تو بات خوشی سے پہنچاتے ہیں، لیکن متعلقہ شخص تک، کنسرن پرسن تک نہیں پہنچاتے. پھر میں نے اخبار اٹھائی تو اس میں پورے دو صفحے جو تھے وہ فلموں کے اشتہارات کے تھے. اس میں سے کچھ تصویریں میں نے دیکھی تو میں نے اپنے ہسبینڈ سے کہا کہ یہ دو شخص جس طرح کھڑے ہیں، ایک عورت اور ایک مرد، یہ آپس میں کیا لگتے ہیں؟ مجھے پتا تھا کہ کچھ نہیں، میں صرف پوچھ رہی تھی. میں نے کہا کہ یہ بتائیے کہ آپس میں کیا لگتے ہیں. میں نے کہا کیا اگر یہ ایک دوسرے کے لیے محرم نہیں ہے، نا محرم ہے، تو کیا ان کا اس شکل میں کھڑے ہونا درست نہیں ہے؟ جائز ہے؟ نہیں ہے، حرام ہے. تنہائی میں بھی کوئی ایسا کام کرے تو حرام ہے. کہاں یہ کہ وہ پوری دنیا میں نشر ہو، یعنی ایک لڑکی اور ایک لڑکا گلے لگ کے کھڑے ہیں اور تصویر اس کی اخبار میں ہر ہر گھر میں پہنچ رہی ہے. کیا ہم اپنی بیٹیوں کے لیے، اپنے بھائیوں کے لیے یہی چاہیں گے؟ کیا دیکھ رہے ہیں؟ کیا سیکھ رہے ہیں؟ کیا یہ گناہ کی ایک خاموش دعوت نہیں ہے؟ ہے نا. ہم کبھی اپنے لیے پسند نہ کریں، اپنے بچوں کے لیے پسند نہ کریں، لیکن ہماری نگاہیں یہ سب کچھ دیکھتی ہیں، اور کبھی بھی ایک لائن نہیں ہم نے لکھی کہ ہم اپنا میسج کنوے کریں کہ یہ نہ کریں. ہم سب خود کو دیکھیں نا. ہم نے یہ نہیں کہا گیا من را منکم منکرن، جو بھی تم میں سے منکر کوئی دیکھے فلیغیرہ بیدہ، اسے چاہیے اپنے ہاتھ سے روکے. فَإِن لَمْ يَسْتَطِعْ فَبِلِسَانِ، اگر ہاتھ سے نہیں روک سکتا تو زبان سے تو کہیں. زبان سے یہ نہیں کہا گیا کہ عام لوگوں کو کہتا کرے، زبان سے اسی کو کہے کہ جو اس کو بند کرے، اور اگر نہیں تو دل میں اس کو برا کہے. ایک ہی برائی بار بار دیکھتے دیکھتے دل سے بھی اس کی برائی نکل جاتی ہے. ہم میں سے کتنے لوگ ہیں جو کہتے ہیں یہ برا ہے، یہ بھی نہیں اب احساس ہوتا کہ یہ برا ہے. اور آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ اس کے بعد، یعنی اگر کوئی برائی کو دل میں بھی برا نہیں سمجھتا تو اس کے بعد تو پھر رائی کے دانے برابر ایمان نہیں. ان سب چیزوں کو اتنا خوبصورت بنا دیا گیا ہے، اتنا اٹریکٹو، کہ کوئی بھی ان کو برا کہنے کی ضرورت نہیں کرتا. کسی نے لکھا ہے کہ ہم نے پڑھا کہ اس دور میں مغنیہ عورتوں کی خرید و فروخت ہو رہی تھی، یعنی پہلے زمانے میں، آج عورتوں کی تو نہیں گانوں کی آڈیو کیسٹس کی خرید و فروخت ہو رہی ہے، جو مغنیہ عورتوں ہی کی خرید و فروخت کی طرح ہے. آج بھی اس کاروبار سے بہت سے لوگ کما رہے ہیں. یہ سب کچھ خود سے خود تبدیل نہیں ہوگا جب تک ہم خیر خواہی کے ساتھ، پوری سنجیدگی کے ساتھ، یعنی صرف ریئیکشن کے طور پر نہیں. ریئیکشن کرنے سے کچھ نہیں ہوتا، کوئی فائدہ نہیں ہوتا. خیر خواہی کے ساتھ، کیونکہ نبی صلی اللہ علیہ وسلم کا طریقہ کیا تھا؟ لوگوں کو جب منع کرتے تھے تو خیر خواہی اور بھلائی کے ساتھ روکتے تھے، نہ کہ نفرت کے ساتھ. اب جو لوگ اس کام میں مشغول ہیں، بسا اوقات کسی کی مجبوری ہوتی ہے، بسا اوقات उनको एहसास ही नहीं होता ये गलत है, तो कौन एहसास दिलाएगा, कौन करेगा, कौन कहेगा? और अगर हम कहते भी है ना, तो पहले से भी काम खराब करते हैं। ऐसे अल्फाज इस्तेमाल करेंगे, ऐसी लैंग्वेज इस्तेमाल करेंगे, ऐसा अंदाज इस्तेमाल करेंगे कि जिससे दूसरा सुनने की बजाय उल्टा और बड़ा कुछ फायदे की बजाय नुकसान करके आते हैं। तो बात यह है कि हमारी दीनी और कौमी हमीयत और गैरत और ईमान कहाँ है, हम किस ईमान के दावे करते हैं? फिर आप देखिए कि पब्लिक ट्रांसपोर्ट में सफर, किसी बस पे आप बैठ जाएं, पहले अगर सिर्फ सुनने की हद तक था तो अब सुनना और देखना दोनों ही है। मसलन लाहौर से इस्लामाबाद का सफर ऑलमोस्ट 4 घंटे का बनता है, वो 4 घंटे बैठ के आप वो कुछ देखें जो आप घर में ना देख सकें और मजबूरन देखें। अगर बाकी लोग बेहिस हैं तो वो लोग जो नमाज पढ़ने पढ़ाने वाले हैं वो तो थोड़ा सा एहसास करें। इन्न सलात तन्हा अनिल फहशाए वल मुनकर, नमाज तो इंसान के अंदर वो कुव्वत पैदा करती है कि जो फहाशी और मुनकर दोनों को रोकने के काबिल बनाती है। ये कैसी नमाजें हैं हमारी जो हमें इस काम से न रोकती हैं और न एहसास दिलाती हैं। फिर आप देखिए कि ये सब चीजें हया के मनाफी हैं। हया के बारे में नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया है कि हया और ईमान दोनों साथ साथ हैं, अगर एक रुखसत हो तो दूसरा साथ ही चला जाता है, एक उठे तो दूसरा साथ ही उठ जाता है। यानी इन चीजों को आप हयादारी का नाम देंगे या बेहयाई का नाम देंगे? हया तो नहीं है ये, हया के तो मुनाफी है। तो अगर हया उठ जाए तो ईमान कहाँ बाकी रहता है? फिर सिर्फ एक खोखला नारा या एक दावा तो होता है ईमान का, लेकिन वो ईमान नहीं होता जो इंसान के अमल को बदल दे। क्योंकि ईमान मुकम्मल कब होता है? सद्दकहुल अमल, जब अमल उसकी तस्दीक करता है। अब देखिए कि मोमिन और काफिर के शब रोज में फर्क होता है, दोनों की दिलचस्पियों में फर्क होता है, दोनों की निगाह फर्क होती है। इबादुर रहमान की सिफात आपने पढ़ी थी कि वो कौन होते हैं, इज़ा मर्रू बिल्लहवि मर्रू किरामा, जब लहव के पास से उनका गुजर हो तो मुअज़्ज़ज़ अंदाज में गुजर जाते हैं, उसके अंदर इन्वॉल्व नहीं होते, शरीफाना तौर पे गुजर जाते हैं। तो फिर बड़ी बात यह है कि शैतान ने बुरे आमाल को बहुत खूबसूरत कर दिया है, क्योंकि उसका वादा यही था ना, सूरत बनी इसराइल में पीछे आप पढ़ चुके हैं, अल्लाह ताला ने उसको जो आजादी दी थी इंसानों को भटकाने की, उसमें एक हिस्सा ये भी था कि वस्तफ़ज़ मनिस्तता मिन्हुम बिसौतिक, कि फिसला ले जिसको तू फिसला सकता है इनमें से अपनी आवाज के साथ। और शैतान की आवाज कहाँ है, क्या है? यही लाहुल हदीस में है, उलाइक लहुम अज़ाबुम मुहीन, यही लोग उनके लिए रुस्वाकुन अजाब है, ऐसे लोगों के लिए जिल्लत का अजाब है जो लहवुल हदीस इख्तियार करें ताकि लोगों पर अल्लाह का रास्ता बंद करें, लोगों को अल्लाह के दीन से दूर करें और उससे भटका दें।